भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन। नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। प्राविधिक साथी संघर्ष विष्टका साथ म अच्युत किमिरे आज कवि सकुन गेवालीलाई लिएर आइपुगेका छौं। सकुन गेवालीको जन्म गुल्मी ग्वादीमा भएको हो। अहिले उहाँ अमेरिका न्यूयोर्क रहँदै आउनुभएको छ। काठमाडौँ आउनुभएको बेलामा हामीले उहाँलाई उहाँसँग कुराकानी गर्न र उहाँका कविता सुन्नको लागि हाम्रो आजको पाहुनाका रूपमा ल्याएका छौं। उहाँका प्रकाशित कृतिहरूमा पालुवा र मन्जरी कविता संग्रह छन्, लोकदोहोरी, तीज गीत एक दर्जन क्यासेट एल्बम छन्, त्यसै गरी तिमी र म कविता संग्रह जुन आज उहाँले भर्खरै निकाल्नु भएको कविता संग्रहको रूपमा छ, र उहाँका आउँदै गरेका कृति प्रकाश उन्मुख कृतिमा बादलभित्र जुन लुक्दा गजल संग्रह, आफ्नै सेरोफेरो गीती संग्रह छ। उहाँ विभिन्न संघ संस्थाबाट सम्मानित र पुरस्कृत हुनुहुन्छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरकी महासचिव पनि हुनुहुन्छ। त्यस्तै लेखनाथ साहित्य प्रतिष्ठान, अलिमिया लोक बाङ्मय प्रतिष्ठान, सिद्धि सेतुली प्रतिष्ठान, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, हरिदेवी कोइराला संगीत सम्मान कोष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायतका संघ संस्थासँग आजीवन सदस्यका रूपमा आबद्ध हुनुहुन्छ। आज सकुन गेवालीका कुरा सुन्दै उहाँका कविता सुन्छौं। सकुनजी, स्वागत छ तपाईँलाई। हजुर, धन्यवाद। कति भयो नेपाल आउनुभएको? लगभग डेढ महिना भयो। डेढ महिना भयो, अब तपाईँहरू जाने दिन पनि आइसक्यो। हजुर, एकल कविता वाचनमा हामीले संयोगवश आज भेट भएको छ र तपाईँका कविता सुन्छौँ। पहिला कविताबाटै अनि अरू कुरा गरौँला। पहिलो कविता कुन सुनाउनुहुन्छ? हजुर, सबैलाई बालापन असाध्यै मनपर्छ। पुराना दिनहरू जब जब दिनहरू बित्दै जान्छन् सम्झिने गरिन्छ, त्यसैलाई सम्झेर मैले लेखेको कविता ती दिन पो बल्ला दिन तिमी र म कविता संग्रहबाट वाचन गर्ने अनुमति चाहन्छु। स्वरले बिग्रेको छ। अगेनामा आमाले कुँडेभरि दुध तताउन लाग्दा हातमा रित्तो गिलास लिएर दुध उम्लने जोखना हेर्दै बस्ने गरेका ती दिन पो बल्ला दिन। गाउँमा भाग लगाएर काटेको मासुमा झोल हालेर घरै बसाउने गरी आमाले पकाउँदा परिवारका सबैले धित मरुन्जेल मासु र भात टन्न खाएका ती दिन पो बल्ला दिन। बर्खाभरि धमिलो पानीमा पौडी खेल्दै गाई बाख्रा चराउने न्युमा वनका फलफूल टिप्न दौतरीसँग भोक भोकै डुलेर स्कुलको बर्खे बिदा मनाएका ती दिन पो बल्ला दिन। नुन खुर्सानी पिसेर चोरेका काँचा आँप आरु र अमिला निबुवा खाँदा पनि नदुख्ने पेट ती दिन पो बल्ला दिन। केराको अचार र भुटेको पुवा खाँदै असारे झरीमा गैरी खेतमा धान रोप्ने गरेका ती दिन पो बल्ला दिन। सङ्गीले स्कुलमा खाजा खान लाग्दा आफूसँग पैसा नभएका बेला भोक लागेका छैन भन्दै ढाँट्ने गरेका ती दिन पो बल्ला दिन। दसैँमा निधार भरि टिका सिरै भरि जमरा अनि हातै भरि दक्षिणासँग पाइने रोटीका टपरी थन्क्याउन भ्याइ नभ्याइ हुने ती दिन पो बल्ला दिन। दसैँ तिहार सकिएपछि मूल बाटोमा खेल्न जम्मा हुँदा पैसाले भरिएको आफ्नो खल्ती देखाउँदै फुर्ती लगाउने गरेका ती दिन पो बल्ला दिन। अहिले आफू कर्तव्य र जिम्मेवारीको बोझले थिचिएका बेला आफ्नो कुनै जिम्मेवारी बिना बा आमालाई घुर्की लगाउँदै बिताएका ती दिन पो बल्ला दिन। ती दिन पो बल्ला दिन। यो भूगोललाई भन्नुभएको कि समयलाई? समय भनौँ यसलाई। हजुर, कहाँ उतै बसेर लेख्नु भएको थियो न्युयोर्कमा? हजुर, यो कविता। हजुर, किन कोही चिजसँग केही चिज साह्रै सहरीकरण साह्रै विकाससँग विरक्त भइसकेपछि यस्तो दिन सम्झिनु भएको थियो कि के? होइन, त्यो विरक्त नहुँदा पनि सम्झिन्छ नि त विगतका दिनहरू, जुन आफ्नो हुर्काने उमेरका दिनहरू, बा आमाको काखमा खेल्दाका घुर्की लाउँदाका ती दिनहरू त सबैभन्दा प्रिय हुन्छ। कति समय भयो सकुनजी तपाईँ अमेरिका बस्न थाल्नुभएको? 5 वर्ष पुगेर अब 6 वर्ष लाग्न थाल्यो। त्योभन्दा अगाडि चाहिँ नेपालमै बसेर लेख्न थाल्नुभएको हो? होइन, मैले पोखरामै लेख्न थालेको हो। बिहे भएर आइसकेपछि लगभग 20 वर्ष हुन थाल्यो मैले लेख्न थालेको। कसरी सिक्नुभयो, यो लेखनीमा कसरी रुचि आयो? यसमा चाहिँ अलिकति मेरो पारिवारिक पृष्ठभूमिले पनि मलाई त्यसमा रुचि गरायो कि जस्तो लाग्छ। मेरो म कट्टर बाहुनको परिवारमा जन्मेँ, तर एउटा संजोग भनौँ म भाग्यशाली, मेरो बुवा मम्मी दुवैजना शिक्षित हुनुहुन्थ्यो। मेरो बुवा चाहिँ नेपाल सरकारको जागिरे र हामी कर्मचारीको छोराछोरीहरू, अनि मेरो मम्मीले चाहिँ त्यो गौरी खण्ड काव्य अनि मुना मदन त्यो चाहिँ एकदमै पढ्ने, लय हालेर पढ्ने, त्यो फाटेर पात्रो जस्तो पनि जतन गरेर राख्ने अनि त्यति बेला सर्वसुलभ नपाइने अहिले जस्तो त किताबहरू सर्वसुलभ काठमाडौँ नै आएर किनेर जानुपर्ने जतन गरेर मम्मीले लयाले सुनाउने त्यसले गर्दा पनि अनि सानोमा चाहिँ हामीलाई पढ्न बसाल्ने बुवाले म मेरो दुइटा भाइहरू छ अब हामी बाला पनि चञ्चल अनि त्यसपछि चाहिँ अल्छी लाग्ने अनि बुवालाई कथा भन्नुहोस् न बुवा भन्यो बुवाले कथाहरू भन्ने मैले पछि आइएमा पढ्दाखेरि थाहा भयो त्यो त गुरुप्रसाद मैनालीको नासोहरू तिनीहरू रहेछ हजुर त्यसरी अनि बाहुनको परिवार हजुरआमाहरूले बिहान बेलुका भजन गाउने रामायणका श्लोकहरू भन्ने अनि त्यसपछि मेरो नाम पहिला शकुन्तला थिएन अरे शाकुन्तलबाट प्रभावित भएर मेरो नाम शकुन्तला राख्नु भएको अनि मलाई गुरु गुरुआमाहरूले मलाई देख्ने बित्तिकै बच्चामा लय हालेर गाइहाल्ने त्यो लाइन जान्छिन् आज शकुन्तला घर भनी उड्दो छ चिन्ता ते प्रीतिका मनमा प्रवाह बहँदा रोकिन्न सुरती हामी झै वनवासीको पनि भयो यो गझै गरी बसन धैर्य गरेर गृहस्थ कसरी छोरी विदाई गरी भनेर लय हाले जिस्का तपाईँको नाम शकुन्तला भएको हुनाले जिस्काएर भन्नुभयो हजुर अनि मलाई चाहिँ साहित्य त्यस्तो मिठो हुँदो रहेछ भन्ने कुरा त्यो कुराले चाहिँ मलाई सायद बच्चामा प्रभाव पारेर यतापट्टि झुका भयो कि जस्तो लाग्छ मलाई कुरा गर्दा गर्दै थाहा भयो वास्तविक नाम चाहिँ शकुन्तला गेवाली रहेछ मैले नसोधी बसेको थिएँ हजुर शकुन गेवाली चाहिँ साहित्यिक नाम होला हजुर हजुर हजुर अहिले यहाँ लेखिएका कृतिहरूको कुरा गऱ्यौँ हामीले त्यसबाट चाहिँ गजल काव्यविधा भनौँ न गजल कविता लगायतका कुराहरूमा लेख्नु हुँदो रहेछ त्यो बाहेक गद्य विधा हुन्छ नि कथा उपन्यासहरूमा चाहिँ छ कि छैन आख्यान विधामा हजुर मैले कथा चाहिँ लेखेको छु तर प्रकाशन गरेको छैन अलिअलि कलेक्सन चाहिँ छ अब बिस्तारै त्यसलाई चाहिँ अलि धेरै नै गरेर प्रकाशन पनि गर्ने सोचमा चाहिँ छु त्यति धेरै लेखेको छैन थोरै छ कथाहरू अर्को एउटा कविता सुनाउनु त सकुन्जी अब हजुर अब यसपछि अर्को कविता ए तिमी र म यो शीर्षक कविता यो कविता सङ्ग्रहको नाम यसैमा रहेको छ त्यही वाचन गर्ने अनुमति चाहन्छु तिमी र म भो महाशय कोसिस नगर तिमी र म साथी बन्न सक्दैनौ कदापि तिमी झुटो बोल्न पारङ्गत मान्छे म झुटोदेखि डराउने मान्छे तिमी कुरै पिच्छे कसम खान सक्ने मान्छे म कसमदेखि डराउने मान्छे तिमी गल्ती गरेर माफी माग्न नजान्ने मान्छे म नगरेकै गल्तीमा माफी माग्ने मान्छे तिमी अर्कालाई खसालेर बोल्न रमाउने मान्छे म सबैलाई आदर गर्ने मान्छे तिमी अर्काको बनिसकेको काम बिगार्न तम्सने मान्छे म कसै बिगार्न डराउने मान्छे तिमी यताका कुरा उता लगाउन खप्पिस मान्छे म चुक्ली लाउन डराउने मान्छे तिमी मिठो बोलेर छुरा रोप्न सक्ने मान्छे म खस्रो बोलेर भलो चाहने मान्छे तिमी पानीमाथि आगो बाल्न सक्ने मान्छे म आगोले आगो समेत बाल्न नसक्ने मान्छे तिमी ठुलो पद र हैसियत पनि ठुलो भएको ठुलो मान्छे म भुसुना सरहको मान्छे त्यसैले भो महाशय कोसिस नगर तिमी र म साथी बन्न सक्दैनौ कदापि तिमी र म साथी बन्न सक् यो चाहिँ शीर्ष कविता रहेछ तपाईँको यो कविता सङ्ग्रहको नाम पनि तिमी र म छ यसको विमोचन बारे बताउनु न कति भयो निस्केको विमोचन कस कसले गर्नुभयो कहाँ भयो यसको चाहिँ गत कार्तिकको 12 गते पोखरामा सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आदरणीय दाजु नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति सर्वभक्त श्रेष्ठजीको हातबाट विमोचन भएको थियो ए यो भर्खरै आएको तपाईँ यहाँ आइसकेपछि निस्केको हजुर किताब निकाल्नकै लागि आउनुभएको थियो कि नेपालमा अरू पनि काम थिए होइन एकदमै चाडपर्व दसैँ तिहार मनाउनलाई आएको थियौँ पारिवारिक भेटघाटको लागि र आएको मौकामा ठिक्क संजोग लियो पनि तयार भयो त्यसरी अनि लोकार्पण गरियो तपाईँ 5 वर्ष अगाडि जानुभएको उता हजुर 5 वर्ष त्यो अगाडि र अहिले पछाडिको 5 वर्षको फरक भिन्नता चाहिँ के देख्नुभयो नेपालमा आइसकेपछि मैले त गत वर्ष भूकम्पले धेरै विनाश गरेछ धरहरा नै छैन कस्तो खल्लो लाग्दो रहेछ त्यहाँनिर धरहरा थियो अनि मनोकामना मन्दिर त अहिले पछि भत्काइयो अरे मनोकामनामा गएँ मनोकामना मन्दिर पनि देखिनँ निर्माणाधीन छ र अलि बढी धुलो धुवा भएछ विकासका घरहरू धेरै बनेछन् मान्छेहरूमा चाहिँ जनसङ्ख्या बढेछ सायद अब अलि नेपाली चाहिँ आर्थिक रूपमा सबल पनि भइएछ कि क्या हो अलि धेरै जियोस् भनौँ न विकासका कुराहरू धेरै देखेँ मैले चाहिँ त्यस्तो सुन्दा देख्दा त रमाइलो लाग्दो भने रमाइलो लाग्छ आइरहेको नेपालीलाई हजुर कतिको साहित्यिक कार्यक्रमहरू हुन्छन् न्युयोर्कमा भइरहन्छन् साहित्यिक कार्यक्रमहरू जस्तै हामी विभिन्न जन्म जयन्तीहरू भानु जयन्ती, लक्ष्मी जयन्ती, मोती जयन्ती यस्ता कार्यक्रमहरू हामी गरिराख्छौँ। अनि नेपालबाट सर्जकहरू जानुहुन्छ, उहाँहरूको यस्तै एकल कविता वाचनहरू हामी गर्छौँ, उहाँको सम्मानमा कार्यक्रमहरू आयोजना गर्छौँ। समय निस्किन्छ तपाईँहरूलाई त्यसो गर्न? भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय। किन हाम्रो मनमा ढुकढुकीमा देश छ, ढुकढुकीमा नेपाली भाषा साहित्य छ, हामी निकाल्छौँ। दिनमा त परेन भने हामी बेलुकाको 8 बजे पनि कार्यक्रम गर्छौँ, किन सबैजना त्यहाँ व्यस्त हुनुहुन्छ। त्यसरी पनि भेट भएर अनि कार्यक्रम गरिन्छ। कतिजना जति नेपालीहरू भेला हुन्छन् त्यस्तो बेलामा? भइन्छ, थुप्रै भइन्छ त्यो। अनि गत वर्ष मेरो कृतिको लोकार्पण पालुवा र मञ्जरी त्यहीँ भएको थियो, अनि मान्छे थुप्रै हुनुहुन्थ्यो, हलमा अटाइ नअटाइ हुनुहुन्थ्यो, धेरैले माया गर्नु। कसले गर्नुभयो लोकार्पण चाहिँ? पञ्चकन्याको हातबाट गरेको थियौँ। ए, पञ्चकन्याबाट गराउनु भयो? हजुर। ए, रमाइलो गरी नेपाली संस्कृति संस्कारलाई पनि तपाईँहरूले मनाउँदै अनि नेपाली साहित्य लेख्दै भेला हुँदै नेपाली साहित्यबारे चर्चा गर्दै बस्नु हुँदो रहेछ। हजुर, एकदमै हजुर। अब फेरि एउटा अर्को कविता सुनाउनु सकुनजी। हजुर, आज एकल कविता वाचनमा हामीसँग शकुन गेवाली हुनुहुन्छ। पोखरा उहाँको घर, जन्मस्थान गुल्मी, अहिले न्युयोर्क रहँदै आउनुभएको छ र काठमाडौँ आउनुभएको बेलामा हामीले आजको एकल कविता वाचनमा ल्याएका छौँ। हजुर, यो कविता शीर्षक छ पर्खाल। म रहन भुल्ल छु जताततै पर्खाल ठडिएको देख्दा, दाजुभाइ बिचमा पर्खाल, दिदी बहिनी बिचैमा पर्खाल, आफन्त आफन्तका बिचमा पर्खाल, साथी सङ्गी दौतरी बिचमा पर्खाल, कतै पैसाले बनाएको पर्खाल, कतै पद र प्रतिष्ठाले बनाएको पर्खाल, अनेक अनेक रहस्यले बनाएको पर्खाल। हामी किन हिम्मत गर्दैनौ यी पर्खालहरू गर्लेम गुर्लुम ढालिदिने, अझै ढाल्नुको सट्टा होचो पर्खाल पनि इँटा थपेर अझै अग्लो बनाउन पो कसिन्छौँ। पर्खालले दाजुभाइमा न त काँधमा काँध मिलाउन दिन्छ, दिदी बहिनी बिचमा न त अङ्गालो हाल्न नै दिन्छ, पर्खालले न त आफन्त आफन्त बिच वारी पारी हेरेर भला खुसारी गर्न दिन्छ, न त साथीभाइ बिच त तर मम गरेर ठट्टा गर्न नै दिन्छ। म त रनभुल्ल छु, हामीले पर्खाल आफैले ठड्याएर टाढा भयौँ कि, पर्खाल बनिदिनाले हामीलाई टाढा गरायो, पर्खाल बनिदिनाले हामीलाई टाढा गरायो। त्यहाँ साहित्यिक साथीहरू अरू न्युयोर्कमा तपाईँको सङ्गतमै हुनुभएका अरू कवि कवयित्रीहरूको नाम भन्नुहोस् न, सुनौ हामी। हजुर, त्यहाँ अहिले चाहिँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको त्यहाँको च्याप्टरको अध्यक्ष राजेन्द्र श्रेष्ठ हुनुहुन्छ। उहाँले भर्खर नेपालमा आएको बेलामा एउटा कविता सङ्ग्रहको लोकार्पण गरेर जानुभयो। गीता खत्री हुनुहुन्छ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष, पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ। ज्योति पौडेल हुनुहुन्छ, साहित्यकार कविवर माधव घिमिरेको सुपुत्री हुनुहुन्छ उहाँ। अनि गीता पन्त हुनुहुन्छ, साहित्यकार। अनि थुप्रैजना हुनुहुन्छ, विजया सिमखडा हुनुहुन्छ, अनि त्यसै गरेर मनु लोहरुङ राई हुनुहुन्छ, मणि बाङदेल, विकास विष्ट हुनुहुन्छ, शान्ता अधिकारी भन्ने हुनुहुन्छ, पुनम काफले हुनुहुन्छ, थुप्रैजना हुनुहुन्छ। नेपालका साहित्यिक समाचारहरूले चाहिँ कतिको छोइरहेको हुन्छन् तपाईँहरूलाई, कतिको अपडेट गरेर बस्नुहुन्छ? हामी चाहिँ सकेसम्म अपडेट हुने कोसिस गर्छौँ। नेपाली साहित्यले इन्टरनेटमा पाउनुपर्ने जति स्थान पाइसकेको हो अथवा होइन भने के गर्नुपर्छ होला तपाईँहरू? भनौँ न, अब ग्लोबल एक्सेस छ अहिले सबैतिर, होइन, सबै विषयका सबै सेक्टरका मान्छेहरूको, तपाईँहरूलाई पनि यहीँ छु जस्तरी सबै थरी थाहा हुनको लागि के गर्न सकियो भने राम्रो हुन्छ होला नेपाली साहित्यको क्षेत्रमा? हजुर, हामीले त्यहाँ चाहिँ त्यो सर पहिलाभन्दा धेरै छ किनभने अहिले धेरै अनलाइनमा नै धेरै कुराहरू पढ्न पाइन्छ, साहित्यको गतिविधिहरू पनि धेरै कुरा, साहित्यको सिर्जनाहरू पनि अनलाइनमै धेरै हुन्छन्। तर पनि अब हाम्रो नेपालमा त सबै कुरा सबै ठाउँबाट फेरि पहुँच पनि त छैन, इन्टरनेट नै भनेको समयमा चल्दैन, खुल्दैन। यी कुराहरू नै बढी मात्रामा उपलब्ध भयो भनेदेखि त स्वत त्यो कुराले चाहिँ स्थान पाउँछ जस्तो लाग्छ मलाई। फेरि कविता सुन्ने है त? हजुर, अब यो कविता, हामी जिन्दगीमा दौडधुपमा हुन्छौँ नि, कति बेला हामीलाई फुर्सद हुँदैन, त्यसैलाई लिएर मैले लेखेको छु यो कविता, चारो बटुल्नकै लागि शीर्षकमा। चारो बटुल्नकै लागि? हजुर। बिहानैको झिसमिसेमा घरबाट निस्कने म, दिनभरिको लामो दौडाएपछि लखतरान शरीर लिएर, राति जुन किरीको पिल पिल उज्यालोमा बल्ल घर फर्किन्छु, थाहा छैन म के का लागि दौडिरहेको छु, तर मलाई यति थाहा छ, यति विघ्न मेरो स्वाँ स्वाँ र फुवा फुवा बिहान बेलुकाको चारो बटुल्नकै लागि। बा आमासँग एकैछिन बसेर भला कुसारी गर्ने समय छैन मसँग, छोरा छोरीलाई खेलाएर हटहट घोडा हटहट गर्ने समय पनि छैन मसँग, यति विघ्न मेरो स्वास्वा र फुवाफुवा बिहान बेलुकाको चारो बटुल्नकै लागि। फुलै फुलको बगैँचामा बसेर अतीतका ती बैँसालु दिनहरूलाई सम्झेर सम्झने समय छैन मसँग, आफ्नो मान्छेसँग जिस्किएर प्रेमका रमाइला गफ गर्ने समय छैन मसँग, यति विघ्न मेरो स्वास्वा र फुवाफुवा बिहान बेलुकाको चारो बटुल्नकै लागि। आफूले आफैलाई ऐनामा हेरेर फुलेका रौँ कपालमा केलाउने समय छैन मसँग, खुसीको न्यूमा पिर परेको बहानामा मात्तिने गरी पिएर आफैमा हराउने समय छैन मसँग, यति विघ्न मेरो स्वास्वा र फुवाफुवा बिहान बेलुकाको चारो बटुल्नकै लागि। आजको तिथि मिथि एक्का राखेर क्यालेन्डरमा चिनो लगाउनेसम्म समय छैन मसँग, अरू त परै जाओस् ईश्वरसँग दुई हात जोडेर आफ्नै लागि खुसी माग्ने समेत समय छैन मसँग, यति विघ्न मेरो स्वास्वा र फुवाफुवा बिहान बेलुकाको चारो बटुल्नकै लागि, बिहान बेलुकाको चारो बटुल्नकै लागि। शकुनजी, तपाईँको घरमा पनि कोही साहित्यिक क्षेत्रमा हुनुहुन्छ? कोही पनि हुनुहुन्न, टाढा टाढासम्म पनि मेरो परिवारमा। अनि तपाईँ मात्रै अलि असुहाउँदो अलि नमिलेको जस्तो देखिँदैन, तपाईँले मात्रै लेखिरहेपछि? खै मलाई थाहा छैन, मैले त सबैले लेखे हुन्थ्यो, सबै साहित्यमा सिर्जनामा रमाए हुन्थ्यो जस्तो लाग्छ। खै कोही पनि हुनुहुन्न टाढा टाढासम्म। अनि कविलाई त लेखिसकेपछि कसलाई सुनाऊ कसलाई सुनाऊ जस्तो पनि लाग्छ नि, कसलाई सुनाउनुहुन्छ पहिला? सुनाउँछु, मेरो पहिलो श्रोता मेरो श्रीमान र मेरो ठुलो छोरी, मेरो पहिलो श्रोता। मैले उल्लेखै नगरिरहेको, तपाईँको श्रीमान र सानी छोरी पनि यहाँ आउनुभएको छ, बाहिरै हुनुहुन्छ, हाम्रो सङ्घर्षजीको साइडमा हुनुहुन्छ, उतापट्टि सिसापारी, हामी सिसावारी छौँ, र सम्भवतः उहाँले भिडियो खिचिरहनु भएको छ अथवा फोटो खिचिरहनु भएको छ बाहिरैबाट मोबाइलबाट। श्रीमानको नाम पनि भनिदिनुहोस् न। मेरो श्रीमान विमल सापकोटा। उहाँ लेख्नुहुन्न? उहाँ लेख्नुहुन्न, तर सबै उहाँ साथ राहत उहाँकै हो। मैले अघि पनि भने, म बिहे भएर आइसकेपछि उहाँले दिएर नै म आज कलम चलाउने भएको छु, यो सबै श्रेय सबै उहाँलाई हो। त्यही भएर तपाईँले लेखेको राम्रो लाग्दै सुनेर तारिफ पनि गरिदिनुहुन्छ होला, यो भएन त्यो भएन सुझाव पनि दिनुहुन्छ होला? कति बेला दिनुहुन्छ, कति बेला दिनुहुन्न, कति बेला चाहिँ अब कार्यक्रम कार्यक्रमहरूमा सुनाउने गर्छु त्यस्तो। शकुनजी न्युयोर्क बस्नुहुन्छ र सम्भवतः उहाँलाई यता आइसकेपछि त्यति सन्चो भइरहेन भनेर अघि नै यहाँ स्टुडियोमा पस्नुभन्दा अगाडि नै भनिसक्नु भएको थियो, र चिसोले सताइएको पनि हुनुहुन्छ, यति कुरा चाहिँ मैले जोडिदिएँ। त्यसपछि अब पटक पटक कति खोकिरहेको भनेर कसैलाई चासो लाग्यो भने पनि यही कुराले उत्तर दिन्छ होला जस्तो लाग्यो। एउटा कविता फेरि सुनाउनुहोस् न शकुनजी। हजुर, अनि यो म किन सोच्ने मेरो कविताको शीर्षक, म किन सोच्ने। हजुर, अर्काले के भन्छ मलाई म किन सोच्ने, कसैले मेरो बारेमा सोच्नु र बोल्नु उसको सोच हो मेरो होइन, म उसको सोचले प्रभावित कदापि हुँदिन, किनकि म स्वतन्त्र छु मेरो जीवन जिउन, म अघि बढ्न हिम्मत मेरै चाहिन्छ, आत्मविश्वासमै भित्र हुनुपर्छ, अर्काले के भन्छ म किन सोच्ने, अनुशासितमै हुनुपर्छ, सोच राम्रो मेरै हुनुपर्छ, उत्साहले मलाई नै घचघच्याउनु पर्छ, अर्काले के भन्छ म किन सोच्ने, ऊर्जावानमै बन्नुपर्छ, चरित्रवानमै हुनुपर्छ, इमान्दारमै बन्नुपर्छ, अर्काले के भन्छ म किन सोच्ने, आशावादीमै हुनुपर्छ, विचारले चन्द्रमैले छुनुपर्छ, मेरो जिन्दगीको बासामै हुनुपर्छ, अर्काले के भन्छ म किन सोच्ने, दुःख परेमै रुनुपर्छ, गल्ती गरे सजायको भागीदारमै हुनुपर्छ, समाजलाई जवाफ मैले दिनुपर्छ, अर्काले के भन्छ म किन सोच्ने, कालोको नजरमा कालै हुँला म, गोरोले गोरै देख्ला मलाई, असलको नजरमा असल हुँला म, खराबले दुस्तै देख्ला मलाई, चोरको नजरमा चोरै हुँला म, साधुले साधु नै देख्ला, जीवन मेरो हो मेरै रहरमा जिउनु छ, अर्काले के भन्छ म किन सोच्ने, अर्काले के भन्छ म किन सोच्ने, अर्काले के भन्छ म किन सोच्ने। कवि शकुन गेवालीको कविता हामीले सुन्यौं, गुल्मीमा जन्मिनु भएको, उहाँको घर पोखरा र अहिले अमेरिकाको न्युयोर्कमा रहँदै आउनुभएको छ, अब फर्किनैको लागि काठमाडौँ आइपुग्नु भएको छ, भोलि फर्किँदै हुनुहुन्छ उहाँहरू, र आज हामी शकुन गेवालीका कविता सुन्दै कुराकानी गरिरहेका छौं। यो क्रम जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन। सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन। कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको एकल कविता वाचनमा हामीसँग कवि सकुन गेवाली हुनुहुन्छ। उहाँको घर गुल्मी, जन्म गुल्मी, घर पोखरा र अहिले अमेरिकाको न्यूयोर्क बस्न थाल्नुभएको 5 वर्ष भयो। अहिले नेपाल आउनुभएको बेलामा यहाँ काठमाडौँमा हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ र हामीले उहाँसँग कुराकानी गर्दै उहाँका कविताहरू सुन्दैछौँ। 2 दशक भयो उहाँले साहित्यमा आफूलाई समर्पित गर्नुभएको, समय मिलेसम्म लेखिरहनुहुन्छ र केही पुस्तकहरू प्रकाशित भइसकेका छन् जुन मैले अघि पनि यहाँहरूलाई बताएँ। पालुवा र मन्जरी कविता सङ्ग्रह, लोकदोहोरी, 30 गीत, 1 दर्जन क्यासेट एल्बम पहिले निकालिसक्नु भएको छ, तिमी र म भन्ने कविता सङ्ग्रहबाट आज कविता सुनाइरहनु भएको छ, साथै अब आउने पुस्तकहरू पनि छन् उहाँका, बादलभित्र जुन लुक्दा गजल सङ्ग्रह, आफ्नै सेरोफेरो गीती सङ्ग्रह, यही सन्दर्भमा हामी कुरा गर्दै उहाँका कविता सुन्दैछौँ। सकुनजी, गजल पनि लेख्नु हुँदो रहेछ नि त है, सङ्ग्रहै निकाल्ने गरी? हजुर हजुर। कति पुगे गजलहरू कविताहरू चाहिँ लेखेर? थुप्रै भएको छ। कतिवटा जति पुग्यो होला सम्झिनु सक्नुहुन्छ कि? खै गजलहरू त बस भएको छ होला, 150 वटा छ होला। कविता त अझ धेरै, कति कति? हजुर, कविता चाहिँ हजुर के डायरीमा राखिरहनुहुन्छ सबै कि होइन यो चाहिँ ठिकै रहेछ नराखौँ यो राखौँ भन्ने हुन्छ? अनि कति त हराए, कति त नेपालबाट बसाइ सरेर जाँदाखेरि पनि कति एयरपोर्टमै कति हराए त्यस्तै। अब कम्प्लिटली तपाईँहरू उतै बसाइ सर्नु भएको हो? होइन होइन, देश जस्तो त प्यारो हुँदैन, त्यो हामी सबै कुरा होला नि, तर आफ्नो देश छैन नि त। यहाँ कहिले पनि अमेरिका नजाने नदेखेकाहरूलाई चाहिँ व्याख्या गर्नु पर्यो भने न्युयोर्क कस्तो सहर छ? न्युयोर्क सहर चाहिँ असाध्यै राम्रो छ। मैले र म बसेको सहरको बारेमा पनि लेख्नु पर्यो भनेर मैले न्युयोर्क सहर भनेर कविता पनि कोरेको छु। त्यही कविता वाचन गरिदिन्छु अनि त्यसपछि न्युयोर्क कस्तो रहेछ उहाँहरूलाई थाहा हुन्छ। तर आफू जस्तै भए पनि जति नै त्यो त कृत्रिम हो नि त, अरूले बनाएको हो, तर आफ्नो देश नेपाल जस्तो त कहाँ हुनु, आफ्नोपनले तान्छ है जस्तै भए पनि। हजुर, आलिसान बङ्गलाहरू छन्, सुन्दर सहर छ, सफा सडकहरू छन्, तर मन चाहिँ यतै डुल्छ। हजुर, एकदमै होइन, त्यो भएर अनि मन डुल्दै डुल्दै फेरि कवितामा जान्छ, गजलमा जान्छ अथवा आफ्नै विधामा जान्छ जहाँ चाहिँ रमाउन सकियोस्। हजुर, अब यसपछि एउटा कविता, म कवि म कस्तो कविता भन्ने, मैले त्यो पालुवा र मन्जरीमा गरेको कविता हो, त्यो वाचन गर्ने अनुमति चाहन्छु। आज भोलि यस्तो कवि म जस्तालाई गन्छ कसले, आज भोलि यस्तो कवि म जस्तालाई गन्छ कसले, चाकडी र खर्च गर्न सक्दैन नि पैसा जसले, चाकडी र खर्च गर्न सक्दैन नि पैसा जसले, लोभी नजर लगाउँदैन कुकर्मको सम्पत्तिमा, लोभी नजर लगाउँदैन कुकर्मको सम्पत्तिमा, रमाउँछ सिर्जनाकै पालुवा र मन्जरीमा, रमाउँछ सिर्जनाकै पालुवा र मन्जरीमा, जिउ नमस्कार हजुर भन्दै जान्न कतै चिल्लो घस्न, जिउ नमस्कार हजुर भन्दै जान्न कतै चिल्लो घस्न, सामेल हुन्न गुटबन्दीमा परे परोस एक्लै बस्न, सामेल हुन्न गुटबन्दीमा परे परोस एक्लै बस्न, मलाई मन नपराउनेले कार्टुन कुरा थरी थरी, मलाई मन नपराउनेले कार्टुन कुरा थरी थरी, दुनियाँकै जाति बन्न सकिँदैन कसै गरी, दुनियाँकै जाति बन्न सकिँदैन कसै गरी, मेरा सङ्गी साथी भन्नु कागज र कलम हो, मेरा सङ्गी साथी भन्नु कागज र कलम हो, पीडा अनि दुखाइमा कविता नै मलम हो, पीडा अनि दुखाइमा कविता नै मलम हो, जिन्दगीमा अरू कुरा नपाए नि सोचेसरी, जिन्दगीमा अरू कुरा नपाए नि सोचेसरी, सरस्वतीको आशीर्वाद त छ नि मेरो सिरैभरि, सरस्वतीको आशीर्वाद त छ नि मेरो सिरैभरि, परवाह के गर्दिन म जे जे भने भनुन् जल्ले, परवाह के गर्दिन म जे जे भने भनुन् जल्ले, फलिया रुखलाई हान्छन् ढुङ्गो रित्त रुखलाई हान्छ कल्ले, फलिया रुखलाई हान्छन् ढुङ्गो रित्त रुखलाई हान्छ कल्ले, साहित्यकै सेवा गर्छु बाँचुन् जेल कसै गरी, साहित्यकै सेवा गर्छु बाँचुन् जेल कसै गरी, कलम मेरो चलाइरहन्छु सकेसम्म सधैँभरि, कलम मेरो चलाइरहन्छु सकेसम्म सधैँभरि, अक्षर नै रोप्छु छर्छु अक्षरकै लाउँछु खेती, अक्षर नै रोप्छु छर्छु अक्षरकै लाउँछु खेती, मलजल हाल्छु कवितालाई स्याहार गर्छु मरिमेटी, मलजल हाल्छु कवितालाई स्याहार गर्छु मरिमेटी, धन भन्ने त पछिसम्म नरहन नि सक्छ के था, धन भन्ने त पछिसम्म नरहन नि सक्छ के था, कविताका ठेली छोड्छु सन्ततिलाई मेरो जेथा, कविताका ठेली छोड्छु सन्ततिलाई मेरो जेथा, थाहा छ मैले बाँचुन्जेल त मान सम्मान पाउने छैन, थाहा छ मैले बाँचुन्जेल त मान सम्मान पाउने छैन, माला लाको मेरो तस्विर पत्रिकामा आउने छैन, माला लाको मेरो तस्विर पत्रिकामा आउने छैन, साह्रै राम्रो लेख्थ्यो उसले भन्ने छन् म मरेपछि, साह्रै राम्रो लेख्थ्यो उसले भन्ने छन् म मरेपछि, प्रशंसा पुकिन चाहियो हातकै कलम झरेपछि, प्रशंसा पुकिन चाहियो हातकै कलम झरेपछि, प्रशंसा पुकिन चाहियो हातकै कलम झरेपछि। बडा राम्रो सरल शब्दमा मिठो कविता। यो कविता त पाना पनि नहेरिकन, किताब कुनै कापी नहेरिकन सुनाउनु भयो, साह्रै गढेर बसेको कविता रहेछ। हजुर, कसैले साहित्य लेखी भनेर केही भनेपछि अथवा व्यङ्ग्य गरेपछि लेख्नु भएको थियो कि क्या हो यो? यो लेख्दाखेरिको पृष्ठभूमि के थियो? हाम्रो देशमा देखिन्छ नि त, बाँचुन्जेल त्यति सम्मान पनि हुँदैन, सत्कार पनि हुँदैन धेरै जसो कविहरू, फेरि खै सरस्वती हुनेलाई लक्ष्मी नदिएको कि, धेरै जसो आर्थिक अभावमै जीवनको उत्तरार्धतिर चाहिँ कतिपय कविहरू साहित्यकारहरूको एकदम पीडादायी अन्त्य हुन्छ, त्यो देख्दाखेरि मलाई त्यस्तो लागेर मैले सिर्जना गरेकी हो। तपाईँको कविताको प्रशंसकहरू भेट्नु भएको छ? हजुर। यसो प्रशंसा गरेको कुनै मेमोरेबल क्षण बताउनु पर्दा कुन कुरालाई प्रशंसा गर्नुभएको थियो, कस्तो कसरी प्रशंसा गर्नुभएको थियो भन्न मिल्छ? अनि यस्तो एकपटक धेरैजना हुनुहुन्छ, म फेसबुकमा पनि धेरै मैले फोटोहरू राख्दाखेरि चाहिँ चार लाइन कविता पनि मैले सँगै पोस्ट गरेकी हुन्छु, अनि उहाँहरूले चाहिँ के भन्नुहुन्छ, सरल लेख्नुहुन्छ तर अति गहिरो भावको हुन्छ, हाम्रा व्यथाहरू कथाहरू हुन्छन्, वास्तविक हुन्छ तपाईँको कविताहरू भन्नुहुन्छ। अनि मैले चाहिँ एकपटक त्यहाँ अमेरिकाको न्यू ह्याम्पसायर भन्नेमा भानु जयन्तीको अवसरमा कविता प्रतियोगिता भएको थियो र मैले बुढेसकाल शीर्षकको कविता वाचन गरेकी थिएँ। मैले कविता वाचन गरिसके पर र मैले भ्याउँदासम्म त्यहाँ हलमा हुनुभएको आधा रोइसक्नु भएको थियो, अनि मैले कविता वाचन गरेर आउँदाखेरि सबैले अँगालो हालेर, कोही आमाहरू हुनुहुन्थ्यो, कोही बुहारू हुनुहुन्थ्यो, तिमी त भर्खरकी छौ नानी, कसरी यस्तो बुढेसकालको कविता लेखेको, हाम्रो त जीवनै तिमीले भनिदियौ, जीवन कहानी नै कवितामा एउटै कवितामा भनिदियौ नानी भनेर गरेको। अनि एकजना आमाले त तिमी त मेरो माइली छोरी जस्तै, ल आज यहीँ बसौँ भने, त्यस्तो कुराहरू छ र यो नानी नै फर्स्ट हुनुपर्छ उहाँहरूले भन्नुभएको थियो, म प्रथम पनि भएँ, गोवर्धन पूजा दाईहरू निर्णायकमा हुनुहुन्थ्यो र चाहिँ भएँ, त्यस्तो घटनाहरू छ धेरै छ। त्यो कविता सम्झिनुहुन्छ अहिले? दुई चार लाइन सम्झिन्छु, सुनाउनु जति भए पनि। हजुर, त्यो बुढेसकाल शीर्षक, त्यो पनि पालुवा र मञ्जुरीबाट छ। दिन बिते महिना बिते बिते कयौँ वर्ष, दिन बिते महिना बिते बिते कयौँ वर्ष, जिन्दगीमा धेरै रोइयो थोरै भइयो हर्ष, जिन्दगीमा धेरै रोइयो थोरै भइयो हर्ष, खाइ नखाइ नङ्ग्रा ख्यायौँ सकिन्जेल त्यो बेला, खाइ नखाइ नङ्ग्रा ख्यायौँ सकिन्जेल त्यो बेला, चल्न छोडे हात गोडा सबको भइयो हेला, चल्न छोडे हात गोडा सबको भइयो हेला, उमेर छँदा ठिकै छ, सम्झना आएन होला, यति चार लाइन भए पनि सुनियो, रमाइलो भयो। यी त प्रशंसाका कुरा थिए, अब अघि तपाईँले फलेको रुखमा त ढुङ्गा पनि हान्छन् भन्नुभएको थियो होइन, आलोचना पनि त गरेका होला नि सम्झिने गरी? खै त्यसरी आलोचना हाम्रो त प्रायः नेपालीको हुन्छ नि त, आलोचना गरे पनि पिठ्यु पछाडि हुन्छ, अङ्गेलतिर त्यति साह्रै आलोचना गरिँदैन, अगाडि चाहिँ राम्रै भनिन्छ, त्यसरी आलोचना गर्नेहरू भन्दा होला मलाई मन नपराउने पनि थुप्रै हुनुहुन्छ होला, तर पनि मलाई यसै मुखन्जेल आएको अगाडि सामुन्यमा त्यसरी आलोचना गरेको मैले पाएकी छैन। यस्ता किसिमका प्रशंसा वा आलोचना आयो भने कविको लागि अझ निखार्नको लागि मद्दत पनि गर्छ होला? एकदमै गर्छ, आउनु पनि पर्छ, सबैले स्याबास हो राम्रो राम्रो भन्यो भने त सुधार्ने ठाउँै हुँदैन, हो मैले त राम्रो लेख्दो रहेछ भन्ने हुन्छ, त्यो आलोचना आउनुपर्छ, तब बल्ल आफूलाई निखारिन्छ जस्तो लाग्छ मलाई। फेरि अब कविता सुनाउनुहोस् त, पुस्तकबाटै सुनाउने होइन? हजुर हजुर, मेरो कविता देश पराई बनेन। सोच्थे देश छोड्न पाए विदेशैमा रमाउने छु, सोच्थे देश छोड्न पाए विदेशैमा रमाउने छु, चिल्ला मोटर चढिहाल्छु डलर धेरै कमाउने छु, चिल्ला मोटर चढिहाल्छु डलर धेरै कमाउने छु, कम्ती खुसी भएको थिइनँ पासपोर्टमा छाप लाएको दिनमा, कम्ती खुसी भएको थिइनँ पासपोर्टमा छाप लाएको दिनमा, भुइँमा खुट्टै थिएन हजुर मैले भिसा पाएको दिनमा, भुइँमा खुट्टै थिएन हजुर मैले भिसा पाएको दिनमा, देशै छोडी उड्दा पनि मनले खुसी बनिरहे, देशै छोडी उड्दा पनि मनले खुसी बनिरहे, मेरो देशमा यस्तो छैन उस्तो छैन भनिरहे, मेरो देशमा यस्तो छैन उस्तो छैन भनिरहे, तर देशले मलाई कहिले यस्तो उस्तो भनेन भो, तर देशले मलाई कहिले यस्तो उस्तो भनेन भो, मै पो उल्टै पराई बने देश पराई बनेन भो, मै पो उल्टै पराई बने देश पराई बनेन भो, $10,000 कमाई आफू धनी ठान्छु हजुर, $10,000 कमाई आफू धनी ठान्छु हजुर, आफ्नै देशमा पाहुना जस्तै दुई चार दिनलाई जान्छु हजुर, आफ्नै देशमा पाहुना जस्तै दुई चार दिनलाई जान्छु हजुर, दुई चार दिनलाई किन आइस देशले कहिले भने नभो, दुई चार दिनलाई किन आइस देशले कहिले भने नभो, मै पो उल्टै पराई बने देश पराई बने नभो, मै पो उल्टै पराई बने देश पराई बने नभो, हामी यहाँ विदेश आई ठुलै मान्छे बने पनि, हामी यहाँ विदेश आई ठुलै मान्छे बने पनि, देशमै बस्ने महान छन् भो जसले जे जे भने पनि, देशमै बस्ने महान छन् भो जसले जे जे भने पनि, मेरो देशले मलाई कहिले त प्रवासी भने नभो, मेरो देशले मलाई कहिले त प्रवासी भने नभो, मै पो उल्टै पराई बने देश पराई बने नभो, मै पो उल्टै पराई बने देश पराई बने नभो। बडा रमाइलो, कति धेरैको मनको कुरा लेखिदिनु भयो होला तपाईँले। प्रवासमा बस्ने कति नेपालीहरू जो चाहिँ साहित्यलाई माया गर्ने पनि कति हुनुहुन्छ, तपाईँ जस्तै लेख्ने विभिन्न देशमा कार्यक्रमहरू भइरहेको खबर पाउँछौँ हामी, विदेशमै बस्नेहरू पनि कति आएर हाम्रा कार्यक्रमहरूमा बोलेर जानुभएको छ। विदेशमा बस्नेहरूको मनले के भन्छ त भन्ने कुरालाई पानामा उतारिदिनु भएको छ तपाईँले, धन्यवाद सकुनजी तपाईँलाई। आज हामी कवि सकुन गेवालीका कविताहरू सुनिरहेका छौँ, उहाँको जन्मघर गुल्मी र उहाँको कर्मघर पोखरा, र 5 वर्ष भयो अहिले अमेरिकाको न्युयोर्कमा रहँदै बस्नुभएको छ र नेपाल आउनुभएको बेलामा अहिले हामी उहाँसँग कुराकानी गरिरहेका छौँ। भर्खरै उहाँको पुस्तक तिमी र म बजारमा आएको छ र यसै पुस्तकका कविताहरू उहाँले आज सुनाइरहनु भएको छ कविता सङ्ग्रहको। तपाईँ उहाँ के काम गर्नुहुन्छ भनेर चाहिँ मैले सोधिनँ। नेपालीहरूलाई राम्रो सजिलो काम त कहाँ हुन्छ र अमेरिका गएको बेलामा भन्छन् यहाँ बस्नेहरू हो। मैले त मेरो एकदमै ठुलो काम गरेकी छु, मेरो सुपुत्रीलाई हुर्काएकी छु मैले। अहिले म गएपछि गएको लगत्तै 1 वर्षमै छोरी जन्मिन् र त्यहाँ चाहिँ स्कुल 5 वर्षपछि बल्ल स्कुल सुरु हुन्छ र मैले सबैभन्दा अमूल्य काम त्यो पैसामै त्यो त यहीँ बसे पनि हुर्काउनु हुन्थ्यो होला नि, होइन त्यो त मैले त्यहाँ गर्नु पऱ्यो नि त, म आमा हो। मैले डलर कमाउने काम गरेकी छैन, तर त अमूल्य छ, डलर भन्दा पनि अमूल्य काम। डलर कमाउने काम चाहिँ श्रीमानले गर्नुहुन्छ हजुर। अनि तपाईँ लेख्नुहुन्छ चाहिँ कति बेला त समय निकाल्नु फुर्छन्? त्यो सो नै हुँदैन, कहिले काहीँ रेलमा यात्रा गरिरहेको बेलामा फुर्छ, कहिले काहीँ अब त्यो बाटो नोट गरिराख्नुहुन्छ होला त्यो बेलामा, 4 लाइन सम्झेको बेलामा गर्छु, कहिले चाहिँ खाना बनाउँदै गर्दा भान्सामा, कहिले पार्कमा घुम्न जाँदाखेरि रमणीय ठाउँ देख्यो भने पनि आफ्नै देश सम्झिन्छ, अनि त्यस्तै यति बेलै भन्ने हुँदैन, तर जति बेला फुर्छ त्यसलाई चाहिँ नोट गरेर राख्छु। यी कुराहरू गरिरहँदा सरसर्ती हेर्दा चाहिँ सकुन्छ साहित्यले के दिँदो रहेछ हामीलाई? सन्तुष्टि, अरू केही होइन, त्यतिको लागि हो। त्यो त लगानी गरेर भन्छन् कि त कविता बिक्दैन नेपालमा, त्यो भन्छन् भन्छन् मात्रै होइन, यथार्थै पनि नामै चलेका कविता कविहरूका किताब पनि उस्तो बिक्री भएको छैन भन्छन्। आख्यान नै बिकिरहेको छ, उपन्यास नै बिकिरहेको छ बढी। यति हुँदा हुँदै पनि मान्छेहरू कविता सङ्ग्रहको लागि लगानी गरिरहेको छन् निरन्तर रूपमा, सन्तुष्टि मात्रै हो एकदमै? किनभने यो लेख्ने मान्छेलाई भनिन्छ नि, कलम रोयो भने अक्षर बन्छ, कवि रोयो भने कविता, मन हल्का हुन्छ, जीवन असाध्यै सजिलो हुन्छ। जब दुःख पीडाहरू आइपर्छन् हातमा कापी कलम लिएर कोर्यो मन हल्का हुन्छ, खुसीले उन्माद भएको बेलामा पनि त फुर्छ, त्यो बेलामा पनि जीवनलाई सरल रूपमा नआत्तिने नमात्तिने जस्तो हुन्छ। सुखै पऱ्यो भने पनि मात्तिँदैनन् सायद, र दुःखै पऱ्यो भने अरू जस्तो हताश हुँदैन, किन सिर्जनाले साथ दिइरहेको हुन्छ, त्यस कारणले त्यही सन्तुष्टि नै हो जस्तो लाग्छ मलाई। हामी लगभग अन्ततिर छौँ, धेरै समय छैन हामीसँग, एउटा कविता फेरि सुनाउन। हजुर, यो कविता सबैभन्दा महान शब्द आमा, आमा तिम्रो माया शीर्षकको यो कविता। आमा महँगो पस्मिनाको पछ्यौरी किनेर के गर्नु, तिमीले ओढ्ने मैलो मोजेत्रो जस्तो बसाउँदैन कति। आमा महँगा महँगा खाजा खाएर के गर्नु, तिमीले दिएको मोही र मकै भट्ट जस्तो स्वाद हुँदैन कति। आमा तारे होटेलको विदेशी खाना खाएर के गर्नु, तिमीले ढुङ्ग्रोले फू फू गर्दै आगोमा पकाएको भात र तिउन जस्तो हुँदैन कति। आमा आफैले नोकरी गरेर महिनामारी तलब बुझेर के गर्नु, तिमीले पटुकाबाट निकालेर दिएको 1 रुपैयाँ जस्तो प्यारो लाग्दैन कति। आमा बजारका महँगा फलफुल किनेर के गर्नु, तिमीले बारीबाट टिपेर ल्याइदिएका खन्यूका दाना जस्तो हुँदैन कति। आमा महँगो ओछ्यानमा सुतेर के गर्नु, तिम्रो काखमा जस्तो मिठो निद्रा लाग्दैन कति। आमा अरूको वाह वाह र स्याबासीले के गर्नु, तिमीले रिसाउँदा गर्ने गाली जस्तो प्यारो लाग्दैन कति। छोरी आमा जमाना जति नै फेरिए पनि तिमीले गर्ने माया सधैँ उस्तै छ निर्मल कञ्चन अनि निस्वार्थ त्यसैले तिम्रो माया अतुलनीय आमा तिम्रो माया अतुलनीय आमा तिम्रो माया अतुलनीय आमा यो चाहिँ आमामाथि लेख्नुभयो हजुर अघि फेसबुकका कुरा पनि गऱ्यौँ हामीले त्यहाँ तपाईँको फोटो राख्छु अनि म चार लाइनमा पनि कविता राख्छु मलाई कमेन्टहरू आउँछ भन्नुभयो अरू कसैले तपाईँलाई फेसबुकमा एड गर्नु पऱ्यो भने सकिन्छ हजुर के नामबाट खोज्नु पऱ्यो स्पेलिङ सहित भनिदिनुहोस् न सकुन गेवाली भनेर छ SHAKUN GYAWALI गेवाली भनेर सकुन SHAKUN सकुन GYAWALI गऱ्यो भने सकुन गेवाली भनेर खोज्न पनि सकिन्छ हजुर अब लगभग अन्त्यमा एउटा कविता सुन्ने त्यस पछाडि तपाईँलाई पनि बिदा गर्छौँ अनि हाम्रो कार्यक्रम पनि बिट मार्छौँ सङ्घर्षजीले त्यही भन्दै हुनुहुन्छ समयअनुसार हजुर एकदमै जीवन के रहेछ त भने जस्तो कुरा मेरो यो आफ्नै भोगाई भनौँ जिन्दगी शीर्षकको यो कविता वाचन गर्ने अनुमति चाहन्छु जिन्दगीले ठक्कर दिँदा बलियो भई बाँच्न सिकेँ जिन्दगीले ठक्कर दिँदा बलियो भई बाँच्न सिकेँ जिन्दगीले धेरै रुवायो दिल खोलेर हाँस्न सिकेँ जिन्दगीले धेरै रुवायो दिल खोलेर हाँस्न सिकेँ सापट्टिमा हिम्मतली डर भई जिउन सिकेँ सापट्टिमा हिम्मतली डर भई जिउन सिकेँ जिन्दगीका दुःख जति आफै टाल्न सिउन सिकेँ जिन्दगीका दुःख जति आफै टाल्न सिउन सिकेँ आफन्तले टाढा देख्दा पराईको साथ पाएँ आफन्तले टाढा देख्दा पराईको साथ पाएँ कतै गाली पाउँदा कतै आशीर्वादका हात पाएँ कतै गाली पाउँदा कतै आशीर्वादका हात पाएँ जिन्दगीले धन दिएन अभावैमा जम्न सिकेँ जिन्दगीले धन दिएन अभावैमा जम्न सिकेँ महल होइन दरबार होइन छाप्रोभित्र रम्न सिकेँ महल होइन दरबार होइन छाप्रोभित्र रम्न सिकेँ रात दिँदा जिन्दगीले टुकी आफै बाल्न सिकेँ रात दिँदा जिन्दगीले टुकी आफै बाल्न सिकेँ निम्न लाग्दा त्यही टुकिनी दियोमा तेल हाल्न सिकेँ निम्न लाग्दा त्यही टुकिनी दियोमा तेल हाल्न सिकेँ निराश पार्दा जिन्दगीले न्याउलीले झेगाउन सिकेँ निराश पार्दा जिन्दगीले न्याउलीले झेगाउन सिकेँ मेरा सबै घाउ चोटमा आफै मलम लाउन सिकेँ मेरा सबै घाउ चोटमा आफै मलम लाउन सिकेँ खुट्टा तान्दा जिन्दगीले झनै छिटो हिँड्न सिकेँ खुट्टा तान्दा जिन्दगीले झनै छिटो हिँड्न सिकेँ एक्लो पार्दा जिन्दगीले आफ्ना पराई चिन्न सिकेँ एक्लो पार्दा जिन्दगीले आफ्ना पराई चिन्न सिकेँ जिन्दगीले भेलमा छोड्यो पौडिएर तर्न सिकेँ जिन्दगीले भेलमा छोड्यो पौडिएर तर्न सिकेँ मेरा लागि चाहिने खुसी म आफैले छर्न सिकेँ मेरा लागि चाहिने खुसी म आफैले छर्न सिकेँ मेरा लागि चाहिने खुसी म आफैले छर्न सिकेँ कवि सकुन गेवाली हामीलाई कविता सुनाइरहनु भएको थियो र अब हामीले अरू कविता सुन्न भ्याउँदैनौँ यो नै अन्तिम कविता थियो सकुनजी तपाईँ नेपालमा अझै भोलिसम्म रहनुहुन्छ तपाईँलाई जानु अगाडिसम्म कसैले सम्पर्क गर्न खोज्नुभयो भने अहिले भएको नम्बर भनिदिनु मिल्छ हजुर मिल्छ 98151 36316 मेरो नम्बर म पर्सिसम्म 98151 36316 सम्पर्क गरेँ भने तपाईँलाई भेट्न सकियो हजुर एकदम हस् हाम्रो कार्यक्रममा आउनुभयो तपाईँले आफ्ना विचार राख्दै कविताहरू सुनाउनु भयो यसरी विशेष गरी आफ्नो देशलाई गर्नुभएको माया तपाईँ मात्रै होइन अरू प्रवासीहरूले पनि माया गरेको हामीले धेरै पाउँछौँ साहित्यबाटै भेट्छौँ अथवा अरू भेटघाटहरूमा च्याटहरूमा कुरा गर्दा पनि पाएको छौँ यो माया सधैँ रहिरहोस् देशप्रतिको सबैमा आज यही मायालाई यही कार्यक्रमबाट छर्दै तपाईँलाई धन्यवाद भन्छौँ हजुर मलाई पनि यहाँ स्टुडियोसम्म बोलाएर मेरा मनका भावनाहरू मेरा सिर्जनाहरू स्वरले साथ नदिँदै नदिँदै पनि मैले राख्ने मौका दिनुभएकोमा कार्यक्रम सञ्चालक हजुर लगायत सम्पूर्ण परिवार उज्यालो एफएम परिवारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु वास्तविक नाम शकुन्तला गेवाली शर्मा साहित्यिक नाम सकुन गेवाली गुल्मी ग्वादी जन्मस्थान अहिले अमेरिका न्युयोर्क रहँदै आउनुभएको र काठमाडौँ आउनुभएको बेलामा हामीले आज उज्यालोको स्टुडियोमा एकल कविता वाचनमा ल्यायौँ पालुवा र मन्जरी कविता सङ्ग्रह उहाँको प्रकाशित त्यसै गरी तिमी र म अर्को कविता सङ्ग्रह पनि प्रकाशित छन् भने एक दर्जन क्यासेट एल्बम पनि उहाँको तीज गीत लोकदोहोरीको प्रकाशित प्रकाशनमा आइसकेको छ त्यस्तै प्रकाशोन्मुख अरू कृतिहरू पनि छन् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरकी महासचिव हुनुहुन्छ आजको हाम्रो अतिथि कवि सकुन गेवालीसँगै अब प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे पनि अर्को शनिबार राति 9:15 लागि बिदा चाहन्छौ अर्को शनिबार अर्का कविका साथ आउँछौ तबसम्मको लागि नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन